आज अन्तर्राष्ट्रिय नारी दिवस, यस नारी दिवसका अवसरमा बिहानैदेखि देशभरका महिला नेत्रीहरू, अगुवा अन्य महिलाहरू बिहानैदेखि साडीमा सजिएर त कोही प्यान्ट टी सर्टमा सजिएर अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदैछन्। यही सदरमुकाम तम्घासमा पनि त्यो चहल पहल देख्न पाइन्छ। तम्घासको बालमन्दिर हलमा अन्तर्राष्ट्रिय नारी दिवसको मञ्च सजाउने काम भइरहेको छ र त्यसै बालमन्दिर नजिक एउटी नारी सडकमा धुलो सोर्दैछन् र उनका ओढ्ने ओछ्याउने बोरी बिस्तारा खाना पकाउने चुलो भनेकै यही सडकबन्दी आइरहेको छ। यो दृश्य आज मात्रको होइन, मेरै नजरमा पनि गत 10-12 वर्ष अघिदेखिको हो। यिनका सन्तान बाबुआमा को हुन् थाहा छैन, उनी बोल्न सक्दिनन्, बोले पनि बरबराउँछिन्, भाषा बुझिँदैन, उनको घर कहाँ हो त्यो पनि थाहा छैन। यिनीसँग जस्तो तस्तो आवाज लिने प्रयत्नमा छौँ हामी। धुलै फुर्सै छन् यिनका कपडा, पुसामाकको जाडोमा पनि पातलै हुन्छ, गर्मीमा पनि उस्तै हुन्छ। यिनको एउटा थाङ्ग्रो गनाउने भुल्लो छ, साथमा एउटा प्लास्टिकको एउटा भाँडो छ, एउटा स्टिलको थाल जस्तो देखिने भाँडा कपडामा कुटेरो पारेकी छन् र यिनको दिनचर्या सधैँ यस्तै हो, सडककै हो। यिनको घर भने पनि, यिनको आफ्नो गाउँ भने पनि, माइती भने पनि, सबै सधैँ यही सदरमुकाम तम्घासको सडक। यिनको खोजी किन भएन त? यिनी नारी हुन् कि होइनन्? हुन् भने यिनको खोजी हुन पर्ने हो कि होइन? यही ध्यान आकृष्ट गराउनका लागि आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ओजेलका खबर युनिट हामी यहाँ उपस्थित भएका छौँ। दिदी, दिदी तपाईँको घर कहाँ हो? बोल्नु, कहाँ हो? कहाँ रे? भारतमा हो? हजुर, भारतमा हो। हेलो हजुर, कहाँ हो घर? दिदी, घर आउने जान्थे? कहाँ हो घर? कहाँ हो? नाम के हो? नाम के हो? दिदी, दिदी नतिजे उमेर कति भयो? नहीं जानते हैं। ओ, आपका माँ बाप कहाँ का है? हाँ, माँ का याद है जिसने आपको जन्म दिया। दिदी, उनी बोल्न सक्दिनन्, बोल्न सकेर पनि बोल्न चाहन्नन्, उनको भाषा भारतीय छ, उनको शरीर कटकटिएको छ, सडकमा पसारिएकी छन्। यिनी कहिलेकाहीँ रातमा सडकमा सुत्छिन् र त्यति बेला सडक छाप पुरुषहरू बलात्कारको प्रयास समेत गर्छन्। गत वर्षको कुरा थियो, मिलनचोकमा यिनीमाथि त्यस्तै कुकार्य हुन खोज्यो र स्थानीयवासी उठेपछि यिनलाई बलात्कृत हुनबाट बचाइएको थियो। अब त यिनी बुढी भइसकेकी छन्, यिनलाई खाना दिने कोही छैनन्। सडकमा थालिएको फोहोर भित्रको रोटी अथवा भातका सिताहरू टिपेर खान्छन्। यिनी मान्छे नै हुन्, नेपाली हुन् या भारती, आखिर मान्छे हुन्, नारी हुन्। यी नारीको अवस्था यस्तो छ। नारी दिवसको अवसरमा महिला नेत्रीहरू, यस सदरमुकाम तम्घासका समाजसेवीहरू, यी पशुतुल्य जीवन जिइरहेकी नारीलाई कुनै आश्रय स्थलमा लगेर राख्ने प्रयत्न गरून् भन्ने उद्देश्यका साथ हामी यो स्थलगत रिपोर्टमा आएका हौँ। नारी दिवसको अवसरमा महिला नेत्रीहरू मात्र होइन, पछाडि परेका यी जस्ता नारकीय जीवन जिइरहेका महिलाहरूको खोजी हुनु पर्दछ र यिनै धुलै फुर्सै सडकमा लडिरहेकी नारीका नजिकै बाल मन्दिर सभा हलमा भव्य रूपमा नारी दिवस मनाउनका लागि बिहानैदेखि खटिनु भएकी गुल्मी जिल्लाकी एकजना महिला नेत्री हुनुहुन्छ, विष्णु कुमारी सापकोटा। उहाँ सापकोटा, के भन्नुहुन्छ त, नारी दिवसको अवसरमा यस्ता महिला खोजिनु पर्ने कि नपर्ने, यसबारे म उहाँको धारणा लिन गइरहेको छु। सापकोटाजी, तपाईँ आजभन्दा 10 वर्ष अघिदेखि नै यी महिलाको यो कष्टकर सडक जीवन देख्नु भएकै छ, यिनको खोजी हुन पर्ने कि नपर्ने? एकदमै प्रेमजी, तपाईँले अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभयो, प्रश्नको लागि यहाँलाई धन्यवाद छ। वास्तवमा यो जुन सडकमा आजभन्दा 10 वर्ष अगाडि धुलो माटोमा खेल्दै त्यो धुलामै रात बिताउँदै बसेकी यिनी एउटा मनस्थिति बिग्रेकी महिला छिन्। यिनको यो राज्यले पनि खोजी नीति गर्न पर्ने हो तर यिनको घर कहाँ हो? यिनी राम्रोसँग नेपाली बोल्न पनि सक्दिनन् तर यो चाहिँ एउटा तमसाको रूपमा हामीले देखिरहेका छौँ। यिनलाई अब हामी महिलाहरूले टिट गरेर कहिले यिनलाई कसैले खाना दिने, कसैले कपडा दिने गरेर एउटा ढाक्ने काम त गरिरहेका छौँ तर उनको मनस्थिति के भएर के कारणले बिग्रेको हो भन्ने खोजको बारेमा खासै हुन सकेको छैन। यसप्रति हामी पनि अत्यन्तै दुखी छौँ। यिनी महिला मात्रै होइन, यो तम्घास नगरीमा धेरै महिलाहरू सडकमा यसरी आफ्नो पागलपन लिएर तडपी तडपी छटपटाउँदै हिँडेका महिलामाथि त्यो मात्रै होइन कि त्यसमा एउटा बलात्कार हुने काम पनि भएको छ। बलात्कारका कारण उनीहरूले बाटामा बच्चा जन्माएर कति यहाँ बच्चाहरूको बिजोक्ति, महिलाको बिजोत रगत बगाउँदै हिँडेको पनि हामीले देखेका। छौँ। यो अत्यन्तै दुःखको कुरा हो। आज हामीले 104 नारी दिवस मनाउँदैछौँ, तर पनि हामीले वास्तविक नारीहरूलाई अझै छुन सकेका छैनौँ। अलिकति हामी समग्रमा केही महिलाहरू, हामी महिलाहरू अगाडि बढ्नुपर्छ है भनेर अगाडि त उठेका छौँ, तर जबसम्म यो राज्यले हामी महिलाहरूलाई नीति नियम बनाउने तहमा पुर्याउन सक्दैन, तबसम्म हामीले यी महिलाहरूलाई यिनीहरूको अवस्थामा सुधार ल्याउन सकिन्छ जस्तो मलाई लाग्दैन। अवश्य पनि आगामी दिनमा तपाईँहरूले यिनीहरूको खोजखन्तर गर्नुहुनेछ। अवश्य। अब मैले तपाईँलाई के भनौँ, अस्ति भर्खरै एउटा घटना गुल्मी जिल्लाको खरजाङमा एकजना बहिनीले बच्चा पाएर उनले फालिन्, त्यस्तै त्योभन्दा अगाडि पनि तपाईँलाई पनि थाहा छ भले टक्सारमा घटेको घटना, उनको माइती चाहिँ मनकोटमा थियो, ती महिलालाई पनि त हामीहरूले सडकबाट उठाएर, विशेष गरेर मैले नै उनलाई लिएर, मैले व्यक्तिगत पैसा राखेर उनलाई होटेलमा राखेर त्यो बच्चा आज 4 वर्षको लागिसकेको छ। यदि हजुर हजुर मैले हो त्यो बच्चाको बाउ म दावेदार बन्न सक्छु, तर पनि म मैले न्वारानमा उनको डोरो बाँधिए तापनि म फेरि उनको परिवारसित लडेर उसको 16 वर्ष भइसकेपछि त्यही जसले उसलाई बलात्कार गरेको थियो, जसको बिउ हो त्यसैले नै नागरिकता दिनुपर्छ भनेर मैले अदालतमा पनि त्यो लडिराखेको छु र त्यसले पाउने पनि भएको छ। आज त्यसरी हामीले समग्र रूपमा हामीसँग आएका महिलाहरू, उनीहरूका पीडाहरू र बाल बच्चाको लागि हामीले संरक्षण गर्छौँ र त्यो बच्चा ऊ आज 3 वर्ष पुगेर 4 वर्ष लाग्दैछ, उसको लागि म यो नारी दिवस सकिसकेपछि मैले उसलाई पढाउनको लागि काठमाडौँ लाँदैछु, उसको आमालाई पनि मैले केही काम लगाएर उनलाई आफ्नो खुट्टामा उभिने बनाउन खोज्दैछु। प्रेमजी हवस् त तपाईँ सफल हुनुहोला, तपाईँ लगायतका अगुवा महिला यस्तो खोजखन्तरमा सफल हुनुहोला भन्दै विशेष शुभकामना दिन्छौँ। धन्यवाद धन्यवाद प्रेम। सुनिहाल्नु भयो श्रोता, महिला नेत्री विष्णु कुमारी सापकोटा भन्नुहुन्छ यो तमासा हो, साँच्चीकै यो तमासा हो, मान्छे बीचको यो विचित्र हो। यस तमासाका बीचमा मनाइरहेको 104 अन्तर्राष्ट्रिय नारी दिवस मनाउनुको अर्थ नै के रहला जबसम्म यस्ता सडक छाप महिलाहरू दिन दहाडै बलात्कारको शिकार भइरहेका हुन्छन्, उनीहरूले न्यानो कपडा भोकमा खाना पाउन सक्दैनन् भने नारी दिवसको अर्थ के नै रहला, यी र यस्ता महिलाहरूका लागि नारी दिवस कुन चोरीको नाम हो भन्ने कुरा पनि प्रष्ट देखिएको छ। यसप्रति सबैको ध्यान जाओस् भन्दै म यस तम्गासको लाकुरी मञ्चको स्थलगत रिपोर्ट यही बिट मार्न चाहन्छु। धन्यवाद।